पनि हार्दिक स्वागत छ कार्यक्रम लोक झङ्कारमा। प्रविधि कक्षका मित्र रिजनसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि हो कार्यक्रम लोक झङ्कार। हामी हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेको सम्म उपस्थित हुने गर्दछौँ। र आजको यो बिहिबारे बसाइमा हामी भर्खरै बजारमा आएका चर्चित भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ र आवाजलाई विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुनेछ इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम लोक झङ्कारमा हामी कहिले नयाँ भाका बजाउँछौँ, कहिले पुराना भाका बजाउँछौँ, कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ, अनि कहिले लोक सङ्गीतको जानकारी दिन्छौँ भने आजको यो बिहिबारे बसाइमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु। हेमन्त आले अनि विष्णु माझीको आवाजले सजिएको चर्चित भाका फुलको डाली नुक्दैछ भन्ने भाका अबको क्रममा तपाईँको लागि। फुलको डाली नुक्दैछ भुइँलाई छुन्छ कि अझै पनि आस लाग्छ मिलन हुन्छ कि भैया छ र पनि तिम्रै झल्को तिम्रै छ सपनी फुलको डाली नुक्दैछ फुलको डाली नुक्दैछ भुइँलाई छुन्छ कि अझै पनि आस लाग्छ मिलन हुन्छ कि फुलको डाली नुक्दैछ भुइँलाई छुन्छ कि अझै पनि आस लाग्छ मिलन हुन्छ कि फुलको डाली नुक्दैछ भुइँलाई छुन्छ कि अझै पनि आस लाग्छ मिलन हुन्छ कि देखेरै मर्छु कि मरै पनि अगति पर्छु कि फुलको डाली नुक्दैछ फुलको डाली नुक्दैछ भुइँलाई छन्छ कि अझै पनि आस लाग्छ मिलन हुन्छ कि फुलको डाली नदुँदैछ बुइलै छन्छ कि अझै पनि आस लाग्छ मिलन हुन्छ कि काले भन्दै थियो फुलको डाली नुक्दैछ। हेमन्त आले अनि विष्णु माझीको आवाज सुनिसक्नु भएको छ। तपाईँ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम लोकझङ्का सुनिरहनु भएको छ र आज यो बिहिबारे बसाईमा हामी भर्खरै बजारमा आएका भाकाहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौँ। यो क्रमलाई अगाडि बढाउन चाहन्छु अर्कै एउटा भाकाबाट। भाका रहेको छ बद्री बङ्गिनी अनि चन्दा अरियालको आवाजमा सजिएको सुमधुर भाका रहेको छ मायाले झुक्क्यायो। यो भाकापछि एकैछिनको विश्रामको समय रहनेछ। विश्रामपछि फेरि पनि उपस्थित हुने नै छौँ। रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम लोकझङ्का सँगै रहनुहोला। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौँ। छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डी फोर, घाउ खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हातखुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हातखुट्टामा धेरै पसिना आउने, नौको समस्या,

फेरिने सासमा मैले फेरिने सासमा भाकाले भन्दै थियो जुनी गयो मेरो तिमीलाई पाउने आशमा। पुष्कल शर्मा अनि देवी खर्तीको सुमधुर आवाज मार्फत हामीले यो मिठो भाका सुनिसकेका छौँ। कार्यक्रममा यिनै भाकाहरूलाई प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमको समय पनि सकिने लागेको छ। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा भोलि फेरि कार्यक्रम लोकझङ्कारमा तपाईँ हाम्रो भेट हुने नै छ। जाँदा जाँदै कुलेन्द्र विक्क अनि सरिता कार्कीको चर्चित आवाजमा सजिएको भाका रहेको छ खोलीमा जलुका भन्ने भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै यतिन्जेलसम्म लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगा सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधि कक्षका मित्र रिजललाई पनि विशेष आभार प्रकट गर्दै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। मेरो मन छ लोका पानी को भेद मर्दैन मैले नि तिम्रो झल्को मेट्दै